रेडियो अर्पण 104.5 मेगाहर्ज अर्पण सबैका लागि सधैँका लागि नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो शान यो हो कार्यक्रम लोक आँगन। हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा सुन्न नभुल्नुहोला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम लोक आँगन। नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रममा लोक आँगनको पर्खाइमा रहनुभएका तपाईँ सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। प्राविधिक मित्र रासँगै म छु तपाईँकै सुख दुःखको साथी दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोक आँगनको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको समाचारपछि करिब करिब 5 बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ। यो बसाइमा रहेर हामी विशुद्ध लोकभाकाहरू गाउँछौँ। लोकभाकाहरू तपाईँलाई पनि गुनगुनाउन चाहनुहुन्छ मन छ र तपाईँसँग त्यो कला गला छ भने आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको फोन नम्बर 056-5363-332 अनि 5363-333 यो बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम लोकआँगनको बसाइसम्म आइपुग्नुहुनेछ। कार्यक्रम लोकआँगनको व्यवसायमा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रम लोकआँगनको यो बसाइँलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँको कला अनि गलाको उत्थान गर्नको निम्ति हामी उपस्थित भएका छौँ। आज पनि तपाईँको स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। आउनुहोला 056-5363-332 अनि 33 बाटो हुँदै तपाईँ आउँदै गर्नुहोस्। एकैछिन हामी सुरुवातमा एउटा लोकभाका सुन्छौँ, त्यसपछि पुनः तपाईँमा आज हामी उपस्थित हुनेछौँ। सकिन कहिले नै झुक्यायो, खन्नमा त पीडालु कुक्यायो कुक्यायो, मै सोझोलाई मायाले झुक्यायो। सारा संसार चिन्याथे मैले नि, केटी चिन्न सकिन कहिले नै झुक्यायो, खन्न भन्थे पिँढालु कोकायो। यस्तै यस्तै भाक तपाईँमा हामीले राख्यौँ। 0556 63 332 अनि 33 को बाटो भएर कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो, हजुर नमस्कार। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, मेरो आवाजले उहाँले सुनिराख्नु भएको छैन कि जस्तो लाग्यो मलाई। 0556 63 332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। विशुद्ध लोक भाकाको बसाइँ हो, लोक बसाइँ हो। यो बसाइँमा रहेर हामी लोकगीतहरूलाई गाउँछौँ। कोही साथी आइसक्नु भएको छ, फेरि पनि म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते, कहाँदेखिको बोल्नु भयो हजुर? के छ शर्मिलाजीको हालखबर? आज त चिसो चिसो छ होला है त्यता पनि? पानी पऱ्यो कि परेन त्यता? पानी परिराखेको छ है। यस्तो गर्मीको बेलामा पानी पर्दा चाहिँ अलिकति भए पनि हल्का चाहिँ चिसो भएको महसुस चाहिँ हामीले गरिराखेका छौँ। हामीले पनि यता चाहिँ अलिअलि थोरै थोरै पानी परिराखेको छ यता पनि। अनि हाम्रो शर्मिलाजीको नयाँ नौलो खबर के छ? सबै ठिकै छ है? खाजा खानुभयो? एकदम, हामीले पनि खाइसक्यौँ। कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज हाम्रो शर्मिलाजीले? हुन्छ सुरु गर्नुहोस् है त। हुन्छ सुरु गरौँ। कहिले पुग्न सक्ने ज्योति सुट्यो बिराती, मायाको गाउँरै छ कहिले पुग्न सक्ने छाउराइ जाने ज्योति सुट्यो बिराती, ज्योति सुट्यो बिराती। शर्मिलाजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सँगै रहनु होला, आजको लागि छुट्टी है त। नमस्ते, शर्मिला गुरुङ आउनुभएको थियो कावलेबाट। 0556 63 332 अनि 33 को बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ। विशुद्ध लोक भाकाको बसाइँ हो यो। यो बसाइँमा रहेर हामी लोक भाकाहरू गाउँछौँ। कोही साथी फेरि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते, कहाँदेखिको बोल्नुभयो? के छ सुदीपजीको हालखबर? एकदम, मेरो पनि ठिकठाक छ। कता हराउनु भएको थियो धेरै दिनपछि आउनुभयो? यस्तै छ है। पानी पऱ्यो कि परेन सिद्धितिर चाहिँ? अहिले हटिसक्यो है, भनेपछि आज चिसो भएको छ मौसम? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? हुन्छ सुरु गर्नुहोस् है त, सुरु गरौँ। आज सुदीपजी गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो। तपाईँको स्वर चाहिँ अलिकति सुन्न सकिनँ राम्रोसँग है, छुट्टी है त। नमस्ते सुदीप चेपाङ आउनुभएको थियो सिद्धिबाट, 056-5363-332 अनि 33 बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ। विशुद्ध लोकभाकाको बसाई हो यो, बसाइमा रहेर हामी लोकभाकाहरू गाउने गर्छौँ र तपाईँलाई यो अवगत गराउन चाहन्छु, यो बसाइमा रहेपछि हामी लोकभाकाहरू मात्र गाउँछौँ, लोक संस्कृतिको जगेर्ना गर्ने हाम्रो जमर्को पनि हो। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहेर राजले साथ दिइराख्नु भएको छ। फेरि पनि कोही साथी, हजुर नमस्ते, कहाँदेखि बोल्नुभयो? दिपकजीको खबर के छ? एकदम मेरो पनि ठिकठाक छ है। खाजा खानुभयो हाम्रो दिपकजीले? खाजा खानुभयो? कुन गीत गाउनुहुन्छ आज? हुन्छ सुरु गर्नुहोस् है त। मरने भए सम्झेर रुदानी शङ्का गर्छौ फोन बेसै हुँदानी तिमी बाहेक छैन रु कोही छैन रु साथी घेरै दिपकजी निकै मर्मस्पर्शी गीत गाउनुभयो, खुसी लाग्यो, छुट्टिन्छौँ है त। नमस्ते दिपक, सुनवार आउनुभएको थियो डिबोलीदेखि, 056-5363-332 अनि 33 को बाटो भएर। कोही साथी फेरि आइसक्नु भएको छ, आउनु भएको छैन, आउने तर्खर गरिराख्नु भएको छ। तपाईँ आउनुहोला, कार्यक्रम लोगागनको यो बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै आफ्नै लोकप्रिय सामुदायिक रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्जमा, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। आज अलिकति पानी परेको छ, त्यही कारणले गर्दा पनि मौसम अलिकति चिसिएको छ, चिसो मौसम छ, तरै पनि भित्र बस्दा त गाह्रो पनि छ, धेरै गर्मी पनि बढिराखेको छ। यो गर्मी बढिराख्दाखेरि थोरै पानी पर्दा अलिकति भए पनि सहजता भएको छ। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँदेखि बोल्नुभयो? चितवनबाट। तपाईँको शुभ नाम? मेरो कुमार लामा। कुमार लामा, के गर्नुहुन्छ हाम्रो कुमारजीले? बसी बस हो है। कुन गीत गाउनुहुन्छ आज? हुन्छ सुरु गर्नुहोस् है त। भेट होस् वानी देउतालाई गाचिन्छ कतै होने पर्खाइ मै खाचिन्छ पुग्ने मान्छौ हिजो अस्तिमा आजसम्म यतै छु जारी जाउँ घटनामा उनको बस्तीमा। हजुर भाइ कुमारजी, हजुर गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो, माया चाहिँ नमानुस्, फेरि पनि आउनु होला है त, छुट्टिन्छौँ। नमस्ते कुमार लामा आउनुभएको थियो, तपाईँको पालो अब 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। मुसु मुसु हाँसेर राजले साथ दिइराख्नु भएको छ दर्पण पारिरहेर, र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो। कार्यक्रम लोकगानको बसाइमा रहेर हामी तपाईँकै भाका सुन्छौँ, तपाईँकै शब्दहरू सुन्छौँ, लोक बसाइमा रहेर हामी लोकगीतलाई सुन्छौँ, लोकगीतलाई उत्थान गर्ने हाम्रो जमर्को स्वरको पनि हो र तपाईँको त्यो गलालाई तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ, सङ्गीतले साथ दिने जमर्को मेरो रहनेछ। 056-5363-33 बाटो भएर तपाईँ आउनुहोला कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका। यो मौकाको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 056-5363-33 बाटो भएर तपाईँ आउनुहोला। कार्यक्रम लोगागनको उपसायमा रहेर हामी तपाईँकै आवाज सुन्छौँ, तपाईँकै शब्दहरू सुन्छौँ। 056-5363-33 बाटो भएर तपाईँ आउनुहोस् र कार्यक्रम लोगाङको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। भित्र बस्दा अलिकति गाह्रो छ, गर्मी बढिराखेको छ, बाहिर चाहिँ अलिकति चिसो छ। कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँदेखिको बोल्नुभयो? पर्साबाट को बोल्नुभयो? तपाईँको शुभ नाम? तिलक कुमारी गुरुङ। पर्साबाट भन्नुभयो है? के गर्नुहुन्छ हाम्रो तिलक कुमारीजीले? के गर्नुहुन्छ? घरै बस्नुहुन्छ, रेडियो अर्पण सुन्नुहुन्छ है? कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? हुन्छ सुरु गर्नुहोस् है त। हुन्छ सुरु गरौँ। के हिउँदो के बर्खा महिना सधैँ मनमा फिर नबादिन छैन चिरमा अटकरी यो आँसु गिरेर बैमा पोखरी यो मनैमा पिर जेदी हुनाले कहिले पानी छोड्दैन रुनाले शिरमा टखरी यो आँसु गिरेर बैमा पोख तिलक कुमारजी गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो। छुट्टिन्छौँ है त, अन्य दिनहरूमा पनि आउँदै गर्नु होला। छुट्टिए, नमस्ते। तिलक कुमारी गुरुङ आउनुभएको थियो पर्सबाट। तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 056-5363-33 बाटो भएर। गर्मी पनि छ, अलिकति चिसो पनि छ। यो चिसोको मौसम अनि गर्मीको मौसम बिचमा रहेर हामी कार्यक्रम लोकाङ्गनको बसाइमा रहेर बोलिराखेका छौँ। रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गबाट तपाईँको घर आँगन, तपाईँको मोबाइल सेट, रेडियो सेटमा गुन्जिराखेका छौँ। यो आवाजलाई गुन्जाउन साथ मिलिराखेको छ राजको बोलिराख्ने आवाज, तपाईँको आफ्नै मान्छे, म दिपेन्द्र लामाको हो। कोही साथी फेरि आउनु भएको छ राजको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। पहिलो पटक हो है कार्यक्रममा? कुन गीत गाउनुहुन्छ आज? हुन्छ एकदमै सुरु गर्नुहोस्। बाचे भे जा मोरे ताये ती कई रामदी पूला तारने बेती कई बाचे भे Oh कुमारीजी निकै मर्मस्पर्शी भाका गाउनुभयो, निकै खुसी लाग्यो। रेडियोसँगै रहनु होला, छुट्टी है त। नमस्ते कुमारी सुनवार आउनुभएको थियो डेबोलीबाट। कार्यक्रम लोकआँगनको यो वर्षाईलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँको आफ्नै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रमको हामी लगभग अन्त अन्ततिर पनि आइसकेका छौँ। एकजना साथीलाई, अन्तिम सहभागी साथीलाई हामी भित्र निम्त्याउँछौँ यो समयमा। हजुर नमस्ते। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ। हजुर नमस्ते। कार्यक्रममा आउनु भएको छ, हामी अन्तमा पनि छौँ, धेरै कुराकानी गर्न चाहिएन मैले। कुन भाका गाउनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस् है त। निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सुन्दै गर्नुहोला, छुट्टिन्छौँ है त। नमस्ते रविना भुजेल आउनु भएको थियो तनहुँदेखि, र निकै सुन्दर तरिकाले गाउनु हुँदै थियो उहाँले। अब भने हामी कार्यक्रमको लगभग अन्ततिर आइसकेका छौँ, अब भने बिदा माग्नुपर्छ भन्ने सङ्केत मैले राजबाट पाइराखेको छु। राज जम्मा जम्मी सातजना साथीहरूको सहभागी त रह्यो। शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट, सुदीप चेपाङ सिद्धिबाट, दीपक सुनवार आउनुभएको थियो डेबोलीबाट, त्यसै गरी कुमार लामा आउनुभएको थियो, त्यसै गरी तिलक कुमारी गुरुङ आउनुभएको थियो पर्साबाट, कुमारी सुनवार डेबोलीबाट, रविना भुजेल अन्तमा आउनुभएको थियो तनुवाबाट। यो सातजना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ। एकैछिन एउटा मिठो भाका सुन्छौँ हामी, त्यसपछि आजको विजेता साथीको नामावली लिएर हामी उपस्थित हुनेछौँ। हल्का गाजल लाएर बसाई सानो तिमलाई म भेट्न आउँदैछु कसरी छौ बिरा लिपस्टिक घसाई हल्का गाजल लाएर बसाई स्याउल्याइदेऊ कि केरा सानो तिमलाई म भेट्न आउँदैछु कसरी छौ बिरा ओइ सानो तिमलाई म भेट्न आउँदैछु कसरी छौ बिरा बोकी राख्नु पर्दैन स्याउ केरा खाना खाने गरी औ बरु खसी ल्याउँ कि कुखुरा, यस्तै मिठो भाका तपाईँ माझ हामीले राख्यौँ। र अब भने कार्यक्रमको हामी लगभग अन्ततिर आइसकेका छौँ। बोलिराख्ने आवाज तपाईँको मान्छे दिपेन्द्रको हो र प्रविधिमा रहेर राजले साथ दिइराख्नु भएको छ। आज जम्मा जम्मी सातजना साथीहरूको सहभागिता रहेको थियो कार्यक्रम लोकागनको व्यवसायमा। शर्मिला गुरुङ कवलेबाट, सुदीप चेपाङ सिद्धिबाट, दीपक सुनवार आउनुभएको थियो डेबोलीबाट, त्यसै गरी कुमार लामा, तिलक कुमारी गुरुङ आउनुभएको थियो पर्साबाट, कुमारी सुनवार डेबोलीबाट आउनुभएको थियो, र अन्तमा रविना भुजेल आउनुभएको थियो तनहुँबाट। सबै साथीहरूले धेरै राम्रो गाउनु भएको छ, तपाईँहरूलाई धेरै धन्यवाद सहभागिताको लागि। गाउँदै अगाडि बढ्नुहोला, अझै अगाडि बढ्नुभयो भने तपाईँ भविष्यमा गएर अवश्य पनि राम्रो कलाकार बन्न सक्नुहुनेछ। तपाईँको स्वरलाई सलाम गर्न चाहन्छु यो समयमा। राजा जम्मा जम्मी सातजना साथीहरूमध्येबाट हामी एकजनालाई मात्र विजेता बनाउँछौँ। कार्यक्रमको नेम पनि त्यही छ, राजाको विजेता बन्नु भएको छ। अन्तमा आउनुभएको थियो रविना भुजेल तनुवाबाट, निकै सुन्दर तरिकाले गाउनुभएको थियो उहाँले। तपाईँले कार्यक्रम लोगाङ त्यो व्यवसायलाई सुरुदेखि अन्तसम्म सुन्नुभएको भए पक्कै पनि तपाईँले ठम्याउनु भइसकेको थियो होला। र कार्यक्रम लोगाङमा आजको विजेता बन्नुभएको छ रविना भुजेलजीलाई धेरै बधाई तथा शुभकामना। तपाईँले जित्नु भएको छ, अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धन्यवाद। अनि प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र राजलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद। आज कतिजनाको फोन लागेन, नरिसाउनुहोस्, अर्को हप्ता अवश्य पनि तपाईँको फोन लाग्नेछ भन्दै तपाईँकै लोकभाकाको सहयात्री म तपाईँको आफ्नै मान्छे दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुटिन्छु। हवस् त, नमस्कार। सानो तिमलाई म भेट्न आउँदैछु, कसरी छुटेर भाइ बहिनीहरू छन् अहिले एक्लै बस्यौ कि अरू छन्, स्याउलाई दिउँ कि केर, सानो तिमलाई म भेट्न आउँदैछु, कसरी छुटेर ओ सानो तिमलाई म भेट्न आउँदैछु, कसरी छुटेर गाउँघर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर, प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही जेठ 10 गते शनिबार बिहान 10 बजे शहीद गंगालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुँदैछ। सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। सम्पर्क ओम साईराम अस्पताल टाढी बजार, फोन नम्बर 0556 561 966। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ, साथै उक्त दिन मुटुको भिडियो एक्सरे इको पनि गरिने जानकारी गराइन्छ। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ, फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ, कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साईराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गोटिङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि।